तिमी आउँछौ कि भने म त कुरी रहेको लकुरी फेद मोनी झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआएको कि नहुने तिमी आउँछौ कि भने म त कुरी रहेको लकुरी फेद झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआएको किन हो नि साझ बीते हेरा तिमीलाई परखेर एक दिन त आउँछौ भने यही बाटो फर्केर कति साझ बीते हेरा तिमीलाई परखेर एक दिन त आउँछौ भने यही बाटो फर्केर चोरेको मान फेरि तिमीले दिन्छौ भने मलिन आएको छु नि आज नै दिन ढल्यो धमिलो त्यो क्षितिजमा नआएको किन हो नि पारेको धुलीमा तिमी याद आइरहन्छ फेरि त्यही मिठो मुस्कान भन कहिले ल्याइदिन्छ डाँडा पारेको धुलीमा तिमी याद आइरहन्छ फेरि त्यही मिठो मुस्कान भन कहिले ल्याइदिन्छ यो माया साँचो भए नमारी बाँचिरहे भेटिने आशा छ नि आउला नि माया भन्दै बसे म तारा गन्दै नआएको किन हो नि तिमी आउँछौ कि भने म त कुरी रहेको लकुरी फेद मोने झमक्कै साँझ पर्यो तिम्रै बाटो हेरेर नआएको